प्रविधिको स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँको आफ्नै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz, अनि यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। हामी हरेक दिन आउने गर्छ साँझ 7 बजेपछि, करिब करिब 7:30 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz र हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। र कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई म कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट प्रेम कुमारी। अनि के छ प्रेम कुमारीजी तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खाना भयो कि नाइ? खाना भएको छैन। अनि के कसरी बिताइरहनु भएको छ नि अचेल दिनहरू? त्यही नै हो। हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। अनि अर्पणले अनि विष्णुलाई अनि मेरो घर परिवार अनि मलाई प्रेम कुमारी भनेर चिन्ने नचिने सबैलाई। हुन्छ प्रेम कुमारजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला माडीबाट प्रेम कुमारी आउनु भएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँलाई पनि मन लागेको छ आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न भने 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, काममा गएर घर फर्किरहनु भएको छ, रेडियो अर्पणमा आउने कार्यक्रम अर्पण शुभ साँझ बसेर बसिरहनु भएको छ भने मिठा मिठा लुकदोहोरी भाकाहरू बजाएर तपाईँकै सम्झनाहरू लिएर तपाईँको दिनभरिको थकानलाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ। र कोही कार्यक्रममा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट राम तामाङ। सुनाम तामाङ, सुनामजी के छ तपाईँको नयाँ नौलो खबर? अनि खाना खानु भयो कि भएन नि? हाम्रो पनि भएको छैन। आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। कुराकबाट सुनाम तामाङ आउनुभएको थियो, उहाँसँग राम्रो कुराकानी हुन सकेन, फोनको टेलिफोनको सायद टेलिफोनमा राम्रो गडबडी हुनसक्छ। 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, नमस्कार। हजुर नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट बिन्दास। हजुर बिन्दासजी, के छ तपाईँको नयाँ नौलो खबर? तपाईँ त धेरै दिन हराउनु भयो नि त, के गर्नु दादा, फोन लाग्नै गाह्रो हुन्छ, फोन लाग्दै गाह्रो हुन्छ, अरूलाई पनि पालो दिनु पऱ्यो नि होइन? हजुर हजुर। अनि के कसरी बिताइरहनु भएको छ नि दिनहरू चाहिँ? दादा आज दुई दिन जति भयो शीतल भएको। ए, दुई दिन जति भयो शीतल, रमाइलो छ। हजुर। अनि खाना भयो कि नाइ? एकछिनपछि हुन्छ। हजुरले नि? हाम्रो पनि भएको छैन, तपाईँहरूले चाहिँ हामीलाई कुर्ने, हामी चाहिँ चाँडै खाने कुरै भएन नि होइन? हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद। अनि रमेश भान्जालाई, अनि मेरो साथी बिरबहादुर डिङडुङलाई, अनि कोराकको भाइ प्रेम, अनि बहिनी राममाया फुलमाया सरिता, अनि भाइ अशोक प्रजल कुमार, अनि मेरो घर परिवार वीरेन्द्र, अनि मेरो साथीहरू यहीँ पदमपुरकै मेरो साथीहरूलाई, अनि मलाई बिन्दास लामा भनेर चिन्ने नचिन्ने सम्पूर्ण लाग्यो। हुन्छ बिन्दासजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला पदमपुरबाट बिन्दास लामा आउनुभएको थियो, आफ्नो आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तर पनि कार्यक्रममा आउँदै गर्नुहोला। अहिले भने भाका सुन्ने बेला भएको छ। आँखै बेमानी तिम्रो आँखै बेमानी, विष्णु माया गुरुङ अनि शक्ति चन्दको सुमधुर आवाज रहेको छ यो भाकामा। यो भाकापछि हामी फेरि उपस्थित हुने नै छौँ। आँखै बेमानी तिम्रो रूपै बेमानी, विष्णुमाया गुरुङ अनि शक्तिचन्दको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ हामीसँगै हुनुहुन्छ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ। त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ। त्यो थकानलाई परे राख्ने कोसिस गरिराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर र यति बेला कार्यक्रममा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। कहाँबाट को बोल्दै हुनुहुन्छ? परियाकोटबाट दिनेश। हजुर। अनि के छ दिनेश जी तपाईँको नयाँ नौलो खबर? नयाँ नौलो खबर भन्नु पर्दाखेरि ठिकठाकै छ। ठिकठाकै छ। अनि आजको दिन के कसरी बिताउनु भयो नि? बसी बस्छ। अनि खाना खानु भयो? खाएको छैन हजुरले? हाम्रो पनि भएको छैन, सँगै खानुपर्छ है। हस् हुन्छ। आज कार्यक्रममा हुनुहुन्छ कहाँ कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद, राजदीप दाईलाई, त्यसपछि मेरो घर परिवारलाई, अनि त्यसपछि मेरो ससुराको घर परिवारलाई, दरबार अङ्कलको घर परिवारलाई, र अनि मलाई चिनि नचिनी सम्पूर्णलाई। हुन्छ दिनेशजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला परियाकोटबाट दिनेश आउनु भएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। 0556 63 332 र 0556 63 333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। तपाईँको त्यो दिनभरको व्यस्तताको थकानलाई थोरै भए नि मेटाउने प्रयत्न गरिराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ? हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट के भन्नुभयो अरे? सन्जु तामाङ। सन्जुजी के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। तपाईँहरूले माया गर्नुहुन्छ, फोन गर्नुहुन्छ, हाम्रो झन् बेठिक हुने कुरै भएन नि। सन्जुजी आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। सन्जुजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कोराकबाट सन्जु लामा आउनुभएको थियो। उहाँसँग मिठा कुराकानी भइसकेको छ। 0 55 63 332 र 0 55 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले बजाउने लोक भाका मार्फत आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ? हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि के भन्नुभयो अरे? रूपचन्द तामाङ। अनि के छ रूपचन्दी तपाईँको नयाँ नौलो खबर? अनि खाना खानु भयो कि भएन नि? रूपचन्दजी तपाईँको भोइस चाहिँ मैले सानो सुनिरहेको छु, अलिकति आवाज चाहिँ बुझ्न गाह्रो भयो कि। ए खाइसक्नु भयो? अनि के कसरी बिताइरहनु भएको छ नि दिनहरू? ए हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कहाँ कसलाई सम्झिने? धन्यवाद। हुन्छ रूपचन्दजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला कोराकबाट रूपचन्द तामाङ आउनुभएको थियो। 0 55 63 332 र 0 55 63 333 को बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला। अब भने एउटा भाका राख्ने बेला भएको छ। लौका चाख्ने मौका देऊ, विक्रम थापा अनि भूमिका गिरीको सुमधुर आवाज सहीको छ यो भाकामा। यो भाकापछि हामी फेरि उपस्थित हुने नै छौँ। साच्यो शैली उति जोबन खर्च, जति जोबन साच्यो शैली उति जोबन खर्च, मौका यही हो आँटी हाल जसो परे पर्छ, तरकारीलाई लौका ल्याऊ अचार के बनाइछ तरकारीलाई लौका ल्याऊ, लौका चाख्ने मौका देऊ, हे अचार के बनाइछ तरकारीलाई लौका ल्याऊ, लौका चाख्ने मौका देऊ, हे अचार के बनाइछ तरकारीलाई लौका ल्याऊ, लौका चाख्ने मौका देऊ, हे लौका चाख्ने मौका देऊ, लौका चाख्ने मौका देऊ, हो लौका चाख्ने मौका देऊ, विक्रम थापा अनि भूमिका गिरीको सुमधुर आवाजमा सजिएको यो लोक भाका पृष्ठभूमिमा राखिसकेका छौँ। 0 55 63 332 र 0 55 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ र हामीले बजाउने लोक भाका मार्फत आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट कमला। कमलाजी के छ तपाईँको नयाँ नौलो खबर? एकदम ठिक छ, अनि हाम्रो पनि सबै ठिक छ। तपाईँहरूले फोन गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो झन् बेठिक हुने कुरै भएन नि। होइन, तपाईँहरूले सुनेर साथ दिए पनि हाम्रो हामीलाई धेरै माया दिएको जस्तै अनुभव हुन्छ कि। तपाईँहरूले सुनि त दिइहाल्नुहुन्छ नि होइन? हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कहाँ कसलाई सम्झिने? धन्यवाद। विष्णु दादा हुनुहुन्छ आज। बलराम भाउजू अनि सपना भदेनी अनि मेरो मलिसन हुनुहुन्छ दादालाई, अनि मेरो परिकर्म हुने बिन्दास भेनाजी, अनि सम्झना दिदी, अनि किरणनगर हुने दिदीलाई, अनि रेशम भेनाजीलाई, अनि मलाई कमला भने चिन्ने नचिन्ने सम्पूर्ण लास्टमा। हुन्छ कमलाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आफ्ना सम्झनाहरू पनि राख्नुभयो, अहिले भने छुटिन्छ, नमस्कार। यति बेला कोराकबाट कमला आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि आउन सक्नुहुनेछ 0545 63 332 र 0545 63 333 को बाटो भएर। फोन लागिरहेको छैन भने सुनेर साथ दिए पनि हुन्छ, र मिठा मिठा भोलिको दिनहरूमा फोन लाग्छ भनेर भोलिको दिनहरूमा पनि ट्राई गर्नुहोला। 0545 63 332 र 0545 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, व्यस्त भएर घर फर्किरहनु भएको छ, खाना खान लाग्दै हुनुहुन्छ, रेडियो अर्पणमा आउने कार्यक्रम अर्पण शुभ साँझ बसेर हामीलाई सुनेर साथ दिइरहनु भएको छ, र मोबाइलको सेटमा भए पनि ओछ्यानमा बसेर हामीलाई सुनेर साथ दिइरहनु भएको छ भने, जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँले कार्यक्रम अर्पण शुभ साँझको बसाइमा हुनुहुन्छ र मिठा मिठा लुकदोहोरी भाकाहरू बजाएर यो गर्मीको मौसममा थोरै भए पनि शीतल दिने महसुस गरिराखेका छौँ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँसँग कुराकानी गर्न पाएनौँ हामीले। 0545 63 332 र 0545 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट कल्पना। कल्पनाजी, के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। तपाईँले माया गर्नुहुन्छ, फोन गर्नुहुन्छ, हाम्रो झन् बेटी हुने कुरै भएन नि। अनि के कसरी बिताइरहनु भएको छ नि दिनहरू चाहिँ? अनि खाना भयो कि नाइ? खाना भएको छैन? हाम्रो पनि भएको छैन। तपाईँहरूले हामीलाई कुर्नुहुन्छ, हामी झन् चाँडै खाने कुरै भएन त। हजुर, ठाउँ फरक भए पनि टाइम त एउटै भइहाल्छ नि होइन? हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कहाँ कसलाई सम्झिने? धन्यवाद। अनि मेरो साथीहरू प्रनिका, निशा, जस्मी, सरू अधिकारी, कमला, घमण्ड, अनि जसले मलाई कल्पना भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि। हुन्छ कल्पनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आफ्ना आफन्त इष्टमित्रहरूलाई पनि सम्झना राख्नुभयो, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला पदमपुरबाट कल्पना आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? अलिकति तपाईँको आवाज चाहिँ मैले अलिकति बुझ्न सकिनँ, कहाँबाट को बोल्दै हुनुहुन्छ अरे? हजुर मैले चाहिँ अलिकति आवाज चाहिँ अलिकति बुझ्नै सकिनँ कि तपाईँको। ए मनरीबाट सतीश लामा। सतीश जी, के छ तपाईँको नयाँ नौलो खबर? पानी परिरहेछ मनरीतिर। अनि रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? अनि खाना खानुभयो कि भएन नि? एकछिनपछि खानुहुन्छ। हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ, कहाँ कसलाई सम्झिने? धन्यवाद। हुन्छ सतीशजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला मनरीबाट सतीश आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। हजुर नमस्कार। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ तर पनि उहाँसँग कुराकानी गर्न पाइराखेका छैनौँ। तपाईँ दिनभर व्यस्त रहनु भएर घर फर्किरहनु भएको छ, रेडियो अर्पणमा बस्ने कार्यक्रम अर्पण शुभ साँझ बसेर हामीलाई साथ दिइरहनु भएको छ, खाना खान लाग्दै हुनुहुन्छ कोही मित्रहरू, कोही मित्र खाना पकाउँदै भए पनि मोबाइलको सेटमा हामीलाई सुनेर साथ दिइरहनु भएको छ, जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, अहिले तपाईँ कार्यक्रम अर्पण शुभ साँझमा हुनुहुन्छ, मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर यो गर्मीको मौसममा तपाईँलाई थोरै भए पनि शीतल दिने महसुस गरिराखेका छौँ। तैपनि कार्यक्रममा आउन मन लागेको छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना बाँड्न मन लागेको छ भने 0555-63-332 र 0555-63-333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले दुईवटा टेलिफोन नम्बर तपाईँको लागि खुल्ला गरिसकेका छौँ। तपाईँ आफ्नो घर परिवारदेखि टाढा हुनुहुन्छ, टाढा गएर बस्नु भएको छ भने आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना स्वरूप केही राख्न मन लागेको छ, सम्झिन मन लागेको छ आफ्ना प्रियजन आफन्तहरूलाई भने 0555-63-332 र 0555-63-333 बाटो भएर आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? दिउँसो पनि कुरा भएको थियो होइन? अनि के कसरी बिताउनु भयो नि त आजको दिनलाई चाहिँ? बसी बस गरेर बिताउनु भयो। आज चाहिँ एममायाजी त उठ्नु नै भएन जस्तो छ होइन? आज चाहिँ तपाईँ उठ्नु नै भएन जस्तो छ है, सधैँ बसेरै बिताउने होइन? हुन्छ, आज कार्यक्रममा हुनुहुन्छ कहाँ, कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद। अनि मेरो दादाहरू कृष्ण बहादुर अनि मणिराज सुगुलाल अनि मेरो भाउजू मिना अनि बिरमाया साथीहरू सबैलाई अनि मलाई एमआई भनेर चिन्ने नचिन्ने सबैलाई दादा। हुन्छ, एमआईजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुटिन्छ, नमस्कार। यति बेला कोराकबाट एममाया आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ। र अब भने कार्यक्रमको अन्त अन्ततिर पनि आइपुगेका छौँ। यतिन्जेलसम्म मोबाइल सेट या रेडियो सेटमा रेडियो अर्पण 104.5 मेगा सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गऱ्यौँ हामीले, र तपाईँको थकान अवश्य पनि थोरै भए नै मेटेको छ, र तपाईँलाई मिठा मिठा लुकदुहुरी भाकाहरू बजाएर भनेर यो आशा अनि विश्वास राखेको छु। र रेडियो अर्पण 104.5 मेगा सुन्ने अनि हामीलाई फोन गर्ने साथीहरू माडीबाट हुनुहुन्थ्यो, प्रेम कुमारी, कोराकबाट सोनाम, र पदमपुरबाट बिन्दास लामा, पर्याकोटबाट दिनेश, र कोराकबाट सन्जु लामा, कोराकबाट रूपचन्द तामाङ, कोराकबाट कमला, पदमपुरबाट कल्पना, मनरीबाट सतीश, र कुरा अन्तिममा फोन गर्ने साथी एममाया हुनुहुन्थ्यो कुराकबाट। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। र तपाईँहरूलाई लोक भाकाहरू सुनाउँदा सुनाउँदै आज कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ। र आकाशैमा जुन छ विष्णुमाझी अनि रामजी खाँडको सुमधुर आवाजलाई पृष्ठभूमिमा अगाडि बढाउँदै यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र विष्णुलाई पनि विशेष आभार प्रकट भन्दै आजको यो श्रृङ्खलाबाट म दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। यो मायाले तडपाउँछ थाहा छ, तर उनलाई सम्झे मन रुन्छ। परे पनि पागल बहिनी, तर मेरी सानो गाउँ घर समाजको